कुरा तिरमाउनी नुतु एउटा कुरा नभिज्ने आँखा कसको छ र तर झर्नु नझर्नु त्यो अर्कै कुरा झिर्माउनी नु त्यो एउटा कुरा तिरमाउनी नु त्यो एउटा कुरा नभिज्ने आँखा कसको छ र तर झर्नु नझर्नु त्यो अर्कै कुरा झिर्माउनी नु त्यो एउटा कुरा झिर्माउनी नु त्यो एउटा कुरा